माया मात्र कस्तो कस्तो अलि अलि चोट देऊ, माया मात्र कस्तो कस्तो अलि अलि चोट देऊ, अलौकिक होइनौ भने अलि अलि खोट देऊ। जताततै प्रेम भेटेँ, जताततै प्रेम भेटेँ, तरल जिन्दगानी लेखेँ, थोरै कडा हुने मन छ त्यसैले अठोट देऊ, अलौकिक होइनौ भने अलि अलि खोट देऊ। गुलियोको राज कतै, गुलियोको राज कतै, तितोपनमा लुकी बस्छ काँडा पनि पलाएको, गुलाबको बोट देऊ, अलौकिक होइनौ भने अलिअलि खोट देऊ। जिताउँथ्यौ जित्थे सधैँ, जिताउँथ्यौ जित्थे सधैँ, तर एउटा अर्को रहर किन किन हारु लाग्यो, विपक्षमा भोट देऊ, अलौकिक होइनौ भने अलिअलि खोट देऊ। धन्यवाद।